उपस्थित भएका छौँ। म तपाईँको दिलको साथी राजन दिल गुरुङ अनि म सुजिता हमाल र हाम्रो आवाजलाई तपाईँ समक्ष पुर्याउन सपोर्ट गर्दै हुनुहुन्छ टेन्सन पार्टनर राज पौडेल। प्रोग्राम जसरण एनजिओ हरेक दिन आउने गर्दछ आजको यो बसाइमा होइन मा चाहिँ राशन र म आउने गर्दछु। हामी यो प्रोग्राम जसपर एनसिओमा कहिलेकाहीँ समसामयिक विषयमा कुराकानी गर्नेछौँ, कहिले तपाईँको प्रतिभालाई लिने गर्दछौँ। आज पनि हामी के कुराकानी गर्नेछौँ त सधैँको चाहिँ साथीभाइको सन्देश सम्झना अनि डेडिकेसन अनि तपाईँको प्रतिभा छ भने नि आज चाहिँ देखाउन सक्नुहुन्छ है देखाउने हो नि हो नि त त्यो त गीत गाउनु मन लागेको छ भने पनि गीत गाउन सक्नुहुन्छ, अनि चुट्किला भन्नु मन लागेको छ भने पनि चुट्किला भन्न सक्नुहुन्छ, प्रतिभा प्रस्फुटन गर्न सक्नुहुन्छ। त्यसैले हाम्रो गजल मुक्तक कविता जे छ तपाईँसँग त्यो हामीसँग सेयर गर्नुहोस्। तपाईँको आफन्तजन प्रियजनको माझमा त अवश्य नै पुर्याउने जमर्कोमा हामी रहिरहेका छौँ। 055-363-332 र 055-363-333 दुईवटा लाइन हामीले खुल्ला गरेका छौँ, तपाईँ आउन सक्नुहुन्छ र साथमा तपाईँले हाम्रो राजनले लिएर आएको छ गीतहरू आज पनि ब्युटिफुल नम्बरहरू रहेका छन् राजको रोजाइमा। अनि 055-363-332 055-363-333 तपाईँको लागि खुल्ला गरेका छौँ। रमाइलो कुराकानीको साथमा तपाईँको मनमा जे छ त्यो हामी तपाईँको माझमा रहेर सुन्छौँ अनि सुनाउनेछौँ सबैजनालाई। भने हाम्रो राज्यले इसारा गर्नुभएको छ एउटा साङ्गीतिक आवाज झरी जस्तै रुझाउने माया मलम लगाइदेऊ मायाले, कसरी लगाउने हो खै मलम, कहाँ घाउ भएको छ? सुजिता पनि घाउ भएको छ भने मलम लगाइदिनु पऱ्यो। तपाईँ यति बेला रेडियो अर्पण 104.5 मेगाहर्जको प्रस्तुति कार्यक्रम जस्ट फर इन्जोयमा हुनुहुन्छ। रेडियो अर्पण 104.5 मेगाहर्ज सँगसँगै इन्टरनेट अनलाइनको www.radioarpan.com.np पनि तपाईँ यति बेला विश्वको जुनसुकै कुनामा रहेर भए पनि सुनिरहनु भएको छ प्रोग्राम जस्ट फर इन्जोय। आज हामी तपाईँको माझमा रहेर तपाईँसँग जे छ त्यो सुन्ने प्रयासमा रहेका छौँ। तपाईँ गीत गाउन चाहनुहुन्छ भने पनि आउन सक्नुहुन्छ, तपाईँसँग कविता, गजल, मुक्तक जे छ हाम्रो माझमा तपाईँ सेयर गर्नुहोस्। तपाईँको आफन्तजन प्रियजनको माझमा हामी पुर्याउनेछौँ, र साथमा तपाईँले तपाईँका आफन्तजनलाई नि सम्झना सन्देश पनि दिन सक्नुहुन्छ प्रोग्राम जस्ट एन्जोयको यो प्रोग्राममा तपाईँ सहभागी भएर। मन दुख्यो आँसु झर्दा रोएको छु, नबिर्सिने घात पर्दा रोएको छु, पल पल माया गर्ने मान्छे उनी निष्ठुरी भई आँखा तर्दा रोएको छु, एउटा जीवन हाँसी बाँचेको देख्यौ आस्थाहरू मर्दा रोएको छु। जानी नजानी तपाईँको लागि एउटा मुक्तक राखेँ, तपाईँ पनि यसरी नै निकै गडगडाहा ताली बज्यो होइन, मैले चाहिँ कपी पेस्ट गरेको तपाईँको माझमा है। हाम्रो राज्यलाई एकदम मन परे जस्तो छ, तर जेसो मलाई पनि एकदम मन पर्यो, सुन्ने श्रोताहरूलाई पनि मन परेको होला है। 056-533-332 र 056-533-333 तपाईँसँग रमाइलो कुराकानीको लागि हामीले ओपन गरेका छौँ यो दुईवटा लाइन। अब राजनले भनिदिइहाल्यो, म पनि भनिदिन्छु है। त्यो जिन्दगीले मलाई फेरि हँसाउँछ या हँसाउँदैन, उसले चोर्या खुसी कतै खसाउँछ या खसाउँदैन, आँखाबाट वर्षा हुने यो मौसममा फुल्दैछु मह, थाहा छैन सुगन्धले छाउँछ या छाउँदैन। कमेडी लाग्यो यार राजलाई, यस्तो अहिले चाहिँ भयङ्कर दाली भयो होइन। कतै मरि गए भने आँखा मेरा नछोपिदिनु, हेर्न चाहन्छु उसको आँखा रसाउँछ या रसाउँदैन, स्वार्थ बिना भगवान् त सम्झिँदैनन् कसैलाई यहाँ, म त भुइँको दुलो उसलाई याद आउँछ आउँदैन, पल पल माया गर्ने मान्छे उनी निष्ठुरी भई आँखा तर्दा रोएको छु, एउटा जीवन हाँसी बाँचेको देखेँ आस्थाहरू सबै मर्दा रोएको छु। यसरी नै पहिलोपटक यसरी गजल मुक्तक भनिरहँदा राजलाई पनि अचम्म लागेको छ होइन। कहिलेकाहीँ आफूसँग जे छ त्यो अन्त पनि पोख्न पायो भने अझ प्रफुष्ट के खुल्दै आउँछ अरे, कि अझ त्यो ज्ञान बढ्दै जान्छ अरे भन्ने सुनेको छु। अब कस्तो के हो भन्ने कुरो त अब राम्रो छ, बाँचौँ। इट्स माई फर्स्ट टाइम कि होइन, मेरो त पहिलोपटक पनि हो क्या। ल अब चाहिँ म भन्छु है, जीवनभित्र अनौठो कहानी रहेछ, कहानीभित्र भित्रै जवानी रहेछ, बल्ल बल्ल फुलेर फुल्न नपाउँदै काँडा बिस्को फुल्थ्यो नादानी रहेछ। ल हेर त कस्तो कस्तो मुक्तक भन्न जानेको यो मान्छेले। तपाईँ पनि यसरी नै मुक्त गजल कविता गीत गाउनु मन छ भने पनि आउनुहोस् 056-533-332 दुईवटा लाइन खुल्ला गरेका छौँ। तपाईँहरू आउन सक्नुहुन्छ प्रोग्राम जस्ट फर इन्जोयमा, यस्तै गजलहरू, कविताहरू, जोक्सहरू र तपाईँको मनमा जे छ त्यो हामीसँग पोख्नुहोस्, हामी तपाईँको आफन्तमा पुर्याउनेछौँ। तपाईँलाई आज लागिरहेको पनि होला, खै आज के गर्नु लाग्यो यिनीहरूले, सधैँ फन्नी कुराकानी गर्थ्यो भने आज गजल भन् मुक्तक भन् भनेर प्रेसरमा पार्न थाल्यो कि जस्तो पनि लाग्यो होला तपाईँहरूलाई। हामी त्यस्तो होइन, तपाईँ आएर हामीसँग मात्र रमाइलो कुराकानी पनि गर्न सक्नुहुन्छ, तपाईँको आफन्तजन प्रियजनलाई सम्झाउन सक्नुहुन्छ। यति बेला पनि प्रोग्राम जस्ट फर इन्जोयमा नेक्स्ट सङ प्ले आउट गर्ने बेला भइसकेको छ। अबको क्रममा रेखा शाहको भोकलमा रहेको रिमेक भर्सनको सिमसिमे पानी, यसपछि पनि हामी सर्ट कमर्सियल ब्रेकतर्फ लाग्छौँ। रेडियो अर्पण 104.5 मेगाहर्ज छोडी कहीँ नजानुहोला। बेमानी नगर्नु जिन्दगानीमा, तिमीलाई पाउने मैले राखेँ धेरै आशा, यो मेरो आशा नहोली रासा दिदिने यो जिन्दगानीमा। मोहीको जादु छ बोलेमा, जान्छ कि अर्कैको छो

मनकामना फ्यान्सी 1000 मा हाई स्कुल रोटाणीको बजारमा। हजुर, हामी कहाँ बोर्डिङ स्कुलका सम्पूर्ण जुत्ता चप्पल ब्याग साथै विभिन्न ब्रान्डका स्वदेशी तथा विदेशी रेडिमेड कपडाहरू साथै फेसन अनुसार र अर्डर बमोजिम जुत्ता चप्पल कपडाहरू उपलब्ध गराइन्छ तथा स्काई सुज, बी अफ डियर हिल सुज, शिखर सुज, मकालो फुटवेयर र विभिन्न कोरियन र थाइल्यान्ड जुत्ता चप्पलहरू पाइन्छ। सम्पर्क मनकामना फेन्स स्टोर रत्नगर 2 हाई स्कुल रोड टाढी चितवन, फोन नम्बर 0556563357, मोबाइल नम्बर 9850443899, प्रोप्राइटर रमेश लोहानी। ग्रुप एक का लागि पहिलो प्रश्न, चितवन को भरपर्दो विश्वासिलो ट्राभल्स कुन हो? न्यू मिमोसा टुर्स एन्ड ट्राभल्स। सही जवाब। अब दोस्रो प्रश्न, हवाई टिकट, रेल टिकट, अन्तर्राष्ट्रिय कुरियर, मनी चेन्ज, सम्पूर्ण सेवा एकै ठाउँमा कुन ट्राभल्समा रहेको छ? न्यू मिमोसा टुर्स एन्ड ट्राभल्स। सही जवाफ। हो, तपाईँ पनि सम्पूर्ण सेवा र सुविधा भएको ट्राभल्सको खोजीमा हुनुहुन्छ भने सम्झनुहोस्, साथमा विदेशबाट पठाएको भिसा प्रोसेसिङ तथा श्रम स्वीकृतिका लागि सहयोग गरिन्छ, साथै रिकन्फर्म क्यान्सलिङको सुविधा। सम्पर्क न्यू मिमोसा टुर्स एन्ड ट्राभल्स, सौराहा चोक हिमालयन ब्याङ्कको भवन, फोन नम्बर 0556560031, मोबाइल नम्बर 9843540161। खै के गर्ने यार, एसएलसी पनि पास गर्नै सकिएन। कमान यार, एसएलसी पास हुन कुनै ठुलो कुरै छैन। हाम्रै पूर्वी चितवनमा रहेको रोज एजुकेसन सेन्टरमा जान, एसएलसी पास हुने तेरो सपना पूरा भइहाल्छ नि। हाम्रा विशेषताहरू, कक्षा 7, 8, 9 र 10 पास तथा फेल भएकाहरूले पढ्न पाइने, कुनै 5 विषय मात्र पास गरे पुग्ने, साइन्स र म्याथ अनिवार्य पढ्न नपर्ने, नेपाल सरकारबाट मान्यता प्राप्त साथै विश्वभरि नै मान्यता प्राप्त भएको, पास गर्न सजिलो। सम्पर्क रोज एजुकेशन सेन्टर खैरनी 4 पर्सा चितवन, फोन नम्बर 0556583544, मोबाइल 9845049278 र 9855582060। गयो जिन्दगी, दोस्तै भयो, त कहिले 8 पास नहुने भइस्? म कहिले एसएलसी पास नहुने भए? त्यही त यार, अब पढेर काम छैन। छि छि छि छि छि, हेर यी लाछीहरूको कुरो, ठाउँमा गएर पढे पो पास भइन्छ। भरतपुर स्थित आइओएल कलेजको सहकार्यमा सञ्चालित मेगा एजुकेसन नेटवर्कमा कक्षा 5 पास भई 6, 7 र 8 फेल भएका विद्यार्थीहरूलाई कक्षा 8 मा, त्यस्तै कक्षा 8 पास भई 9, 10 तथा एसएलसी फेल भएका विद्यार्थीहरूलाई प्राइभेट टेस्ट तथा एसएलसीमा भर्ना खुल्या छ। सम्पर्क मेगा एजुकेशन नेटवर्क रत्नगर 1 बकुलहर रोयल क्याफेको माथि, फोन नम्बर 0556563396, मोबाइल 9855062377। साथमा अक्टोबर इन्टेकको लागि जापानिज भाषाको कक्षाहरू पनि सञ्चालन भइरहेको छ। प्लस टू पछि एमबीबीएस, बीएससी, एजी, बीई नर्सिङ एट ETI। गएको वर्ष 2070 मा बीएससी एजी बीईमा 90% पास प्लेसमेन्ट एवं बीएससी नर्सिङ एमबीबीएसमा 100% प्लेसमेन्ट गराउन सफल उपत्यका बाहिरकै उत्कृष्ट एवं पुरानो संस्था ETIमा 2071 सालको ब्रिज कोर्समा भर्ना खुल्यो। एसएलसी दिएर बसेकाहरूलाई साइन्स, नर्सिङ, एचए ब्रिज कोर्सको अन्तिम समूहमा भर्ना दिइँदैछ। बोइज गर्ल्स होस्टेलको पनि सुविधा छ। सम्पर्क एभरेस्टस इन्स्टिच्युट ETI रिस्ट एकाडेमीसँग सहकार्य, 24 कोटी मौलाकालिकासँगै भरतपुर, फोन नम्बर 0656318009, शाखाहरू टाँडी चोक, उद्योग वाणिज्य सङ्घ गेट अगाडि, दियालो एग्रोभेट सँगै, मोबाइल नम्बर 9845023061, कावासुती थाना चोक, मोबाइल 9855557678। न्यू साइनिंग एजुकेशन सेंटर मा भर्ना खुल्यो। हजुर, हामी कहाँ एसएलसी दिन छुटेका, फेल भएका तथा रेगुलर एसएलसी दिन चाहने विद्यार्थीहरूका लागि स्पेशल एसएलसी प्रिपरेशन क्लासमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू, स्वच्छ एवं शान्त वातावरणमा दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाबाट लेसन प्लान अनुसार पठन पाठन गराइने, 2000 भन्दा बढी एसएलसी प्रश्न पत्रहरूको हल गराइने, हरेक महिनामा 3 पटकसम्म आन्तरिक परीक्षा लिइने तथा सीसी क्यामेराबाट विद्यार्थीको निगरानी गरिने। पुनश हामी कहाँ सम्पूर्ण तहका ट्युसन कक्षाको साथै इङ्ग्लिस ल्याङ्ग्वेज तथा प्लस टू साइन्स गरी बिबिए र सीए पढ्न चाहनेहरूको लागि कम्पलसरी बेसिक कोर्स गराइन्छ। सम्पर्क न्यू साइनिङ एजुकेशन सेन्टर, रनपा 8 बकुलर, दूरसञ्चार रोड, प्रबन्ध निर्देशक नवीन कुमार शर्मा। फोन नम्बर 0556 मोबाइल 98 4 83 344। गुणस्तरीय शिक्षाको लागि न्यू साइनिङ एजुकेशन सेन्टर। फेरि आज पनि डुङ डुङ्की गनाउने गरी टन्न रक्सी खाएर आएछन्। चुप, मैले रक्सी खाएँ त मेरो पैसा खाएँ, तेरो मैले केही खाइदिएको छु? अरे भगवान्, मेरो त कर्मै फुटेको, लोग्ने पनि कस्तो पर्यो, दिनदिनै रक्सी खाएर हैरान पारिसके। होइन, यिनको जान रक्सी खाने बानी छुटाउने उपाय छैन भने किन नहुनु ठुली भाउजू। मुस्कान हर्बल सप नारायणगढमा थाहै नपाई जान रक्सी छुटाउने आयुर्वेदिक औषधि पाइन्छ, खुरुक्क त्यहाँ जानुस् त। सम्पर्क मुस्कान हर्बल सप, पिया सुपर मार्केट, सैचोक नारायणगढ, सन्चु फर्माको पछाडि। फोन नम्बर 0556 27 4 5 21 9 30 र मोबाइल 98 4 51 59 69। Welcome back. We are here in program Just for Enjoy. Right now, control room bata technical support pairheko chu. Thanks and partner Raj Powdel ko. Hami chhau dui jana Sujita Mal ko sath ma Rajan Dilgram. प्रोग्राम जस्ट फर एनसीमा तपाईँ सहभागी हुन चाहनुहुन्छ भने हाम्रो स्टुडियोको फोन नम्बर हामीले खुल्ला गरेका छौँ 0556 33 332 र 0556 33 333 को दुईवटा लाइन हामीले खुल्ला गरेका छौँ। तपाईँ आउनुहोस्, तपाईँसँग रमाइलो कुराकानीको साथमा तपाईँसँग जे छ त्यो आज हाम्रो माझमा राख्नुहोस्। हामी तपाईँको आफन्तजन प्रियजनको माझमा पुर्याउनेछौँ, एउटा इन्टरटेन्मेन्ट हुने वातावरण सिर्जना होस् भन्ने हामी चाहन्छौँ। आज तपाईँको कविता, मुक्तक, जे भन्ने सोच छ त्यो हाम्रो माझमा भन्नुहोस्। हामी तपाईँको मुक्त कविता पनि सुन्छौँ, रमाइलो गर्छौँ रमाइलो कुराकानीको साथमा। 0556 56 33 32 र 0556 56 33 33 3 यो दुईवटा टेलिफोन लाइन तपाईँको लागि खुल्ला गरेका छौँ। फेरि सुजिताले एउटा गजल भन्छु भनेर भनिराखेको छ, सुनाउनु सुनाउनु एउटा। हुन्छ हुन्छ, ओके ओके। संसारका सबै खुसी तिम्रो सामु राखिदिउँला, आफ्नो सम्झे हाँसी हाँसी म जिउला, हाँसो जति तिमीलाई दिए आँसु सबै म जिउला, पिउने परे बिस पनि अमृत सम्झे त्यो पनि पिउला। अब राजनको पालो आज नै साथीहरूलाई पालो नदिकिन टुक्रिएला देश कतै, अब साथ जुट्नुपर्छ, राजनीतिको झुटो खेल रहस्य त्यो टुट्नुपर्छ, चुस्नु चुस्यौ रस जति देशै खोक्रो पारे, देश बेच्ने दलालहरू नेता चुनी कुट्नुपर्छ, चार जात 36 वर्ण ढल्ने छैन अखण्डता, जातित्वको जाल बुन्ने जनजाल त्यो फुट्नुपर्छ, अशान्तिको सल्किएको चिता अब निभ्नुपर्छ, हत्या हिंसा आतङ्कको भण्डार हामीले लुट्नुपर्छ, भाषण मात्रै नेताहरूको भ्रष्ट मुख टाल्नै पर्छ, अब उठ्छ आवाज यहाँ खोक्रो भाषण अनि घोट्नुपर्छ। वेल फ्रेन्ड, हेर्दै लगाउने प्रोग्राम जस्ट फ्रेन्ड इन्जेमा हर्को एउटा सङ्ग प्ले आउट गर्छौँ। सङ्ग आज राजको रोजाइमा रहेको छ, दुईवटा सङ्ग सुनिसकेका छौँ भने अब थर्ड सङ्ग तपाईँको माझमा। प्लिज लेट्स प्ले। Let's go. साह्रो बबाल गीत बजाएको हो राजले, स्लोली स्लोली होइन, रिमेक भर्सनमा बबाल दियो कि राज। नेक्स्ट सङ पनि यस्तै हुनुपर्छ है, हामी त्यही चाहन्छौँ। अब भने प्रोग्रामबाट टाटा बाई बाई गर्नुपर्ने बेला भयो भन्ने राजको इसारा। हेतिन्जेलसम्म रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हर्ज सँगसँगै इन्टरनेट अनलाइनको www.radioarpan.com.np पनि विश्वको जुनसुकैको नाममा रहेर तपाईँले सुनेर साथ दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। चाहने होइन, व्यक्तै गर्छौँ हामी होइन। हाम्रो आवाजलाई तपाईँ समक्ष पुर्याउन सपोर्ट गर्नुहुने टेक्निसियन पार्टनर राज पौडेललाई पनि थ्याङ्क यू भेरी मच। हुँदै आजको यो प्रोग्राम जस्ट फर एनजिओबाट हामी अन्तिममा लाइदेऊ माया क्या मालुम रिमेक भर्सनमा रहेको यो सङ्ग तपाईँको माझमा छोड्दै म तपाईँको दिलको साथी राजन दिल गुरुङ अनि म सुजिता हमाल एकै साथ बिदा हुन्छु। नमस्कार। Take it. रेडियो अर्पण 104.5 मेगाहर्ट्ज तपाईहरुकै चिर परिचित अस्पताल ओम साईराम अस्पताल का विशेषज्ञ सेवाहरु प्रत्येक शनिबार बिहान 9:30 बजे वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ प्रत्येक शनिबार दिउँसो 1 बजे वरिष्ठ फिजिशियन पेट छाती मुटु उच्च रक्तचाप तथा मधुमेह रोग विशेषज्ञ नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ वरिष्ठ हाड जोडी तथा नसा रोग विशेषज्ञ प्रत्येक शनिबार मध्याह्न 12 बजे नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर खेमराज पौडेल त्यसै गरी प्रत्येक मंगलबार दिउँसो 1 बजे वरिष्ठ हाड जोर्नी नसा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्यद्वारा प्रत्येक बुधबार 1 बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप मधुमेह रोग विशेषज्ञ डाक्टर महेन्द्र अग्रहरीद्वारा बिरामीहरूको स्वास्थ्य परीक्षण भइरहेको छ प्रत्येक महिनाको दोस्रो शनिबार बिहान 10 बजे शहीद गङ्गालालबाट चितवन मेडिकल कलेज भरतपुरमा वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर श्यामराज रेग्मीद्वारा बिरामीहरूको स्वास्थ्य परीक्षण हुनुको साथै इसुजी मुटुको भिडियो एक्सरे इको कार्डियोग्राफी भिडियो एक्सरे सेवाका साथै नियमित रूपमा जनरल फिजिसियन तथा आँखा परीक्षण सेवा उपलब्ध छ सम्पर्क ओम साईराम अस्पताल रत्नगर 2 मेन रोड टाढी फोन नम्बर 0556 96 66 561 866 ओहो, यो मेरो दाँत छिद्रा परेर पनि साह्रै नराम्रो देखिन्छ फेरि मेरो भाइको पनि दार आएको छ अब के गर्ने होला मेरो छोरा छोरीको पनि दाँत नमिलेर ओठ नजोडिने च्यापु बाहिर निस्किने दाँत खप्टिने समस्याले गर्दा दिक्क पारेको छ कहाँ गएर त्यसको उपचार गर्ने होला ए तिमीहरूलाई थाहा छैन ओम साईराम डेन्टल केयर एन्ड रिसर्च सेन्टर टाढीमा जस्तोसुकै बाङ्गोटिङ्गो नमिलेको छिद्र परेको दाँत मुख र च्यापुको पनि विशेषज्ञ डाक्टरद्वारा उपचार भइरहेको छ नि हजुर यस्ता समस्या भइरहेका बिरामीहरू अब काठमाडौँ धाइरहनु पर्दैन अब ओम साईराम डेन्टल केयर एन्ड रिसर्च सेन्टर टाढीमा हरेक महिनाको पहिलो हप्ता नेपालकै वरिष्ठ अर्थोडोन्टिस्ट डाक्टर आउँदै हुनुहुन्छ समयमा नै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस् विस्तृत जानकारीका लागि ओम साईराम डेन्टल केयर एन्ड रिसर्च सेन्टर प्राली रत्नगर 2 टाढी ओम साईराम अस्पताल भवन फोन 0556 567 666 होइन हजुर निराश देख्दैछु नि के को चिन्ता परेको छ आज भोलि हेर्न बुढी घर बनाउने त भनियो घर बनाउन आवश्यक सामग्री कहाँबाट ल्याउने भनेर चिन्तामा परेको छु ल हजुरलाई थाहा छैन र हाम्रै बकुलर चोकमा भएको अर्याल सप्लायर्समा घर बनाउनको लागि आवश्यक सबै सामग्री पाइहालिन्छ नि ए हो र त्यसो भए म अहिले हेरिहालेँ हजुर हामी कहाँ घर निर्माणको लागि आवश्यक पर्ने टोयलेट बाथरूम सेनेटरीका सामान नेपाटप टङ्की सिसा शिखर फ्लाइओभर रेडिमेड ढोका साथै पशुपति पेन्ट्स पनि उपलब्ध छ अर्याल सप्लायर सेन्टर्स तपाईँको नाम तपाईँको घर बलियो र आकर्षक निर्माणमा सहयोग गर्ने हाम्रो काम सम्पर्क अर्याल सप्लायर सेन्टर रनपाठ बकुलर चोक रेडियो अर्पण अगाडि प्रोप्राइटर भेषराज अर्याल मोबाइल 9842517819 पुनश्च अर्याल सप्लायर सेन्टर्स पुरानो ठाउँबाट 50 मिटर पूर्वतर्फ सरेको जानकारी गराइन्छ फोन 0556 568 40 ए दाई एकपटक सुन्नुहोस् त एकछिन नकराउनु न ल यता सुन्नुहोस् न भनेको प्लिज एकछिन नकराउनुहोस् न है होइन दाई अघि नै देखि त्यही घरमा लट्ठ भएर हेरिराख्नु भएको छ किन हो हेर्नुहोस् न त्यो घर भन्दा नि घरको आर्क सहितको झ्याल ढोका कति राम्रो र आकर्षक छ है विकल्पका हरेक उत्पादनहरू आकर्षक र बलियो छ नि दाई अझ हेर्नुहोस् त त्यसको आधुनिक डिजाइन कस्तो राम्रो छ तपाईँ घर निर्माण गर्दै हुनुहुन्छ यदि हुनुहुन्छ भने अब नेपालमै पहिलो पटक 70 वर्ष वारेन्टी र फ्री होम डेलिभरी सहित काठ र अन्य वस्तुका चौकोसहरू भन्दा कैयौं गुणा सस्तो आकर्षक बलियो र आधुनिक डिजाइनका भरपर्दो झ्याल ढोका आर्क र भेन्टिलेसनका लागि एकपटक रत्ननगर 3 शान्ति चोकमा रहेको विकल्प कंक्रीट उद्योग समझनुहोस्। संपर्क विकल्प कंक्रीट उद्योग रत्नगर 3 शांति चौक चितवन, फोन नंबर 0556 560977, मोबाइल नंबर 9855 61977, 9855 65433 और 9850 82792, ईमेल विकल्प कंक्रीट @gmail.com, वेबसाइट www.विकल्पकंक्रीट.com। वन वन्य जंतु प्रकृति संरक्षण में हम अभियान। वाह बजा, यो जयपुरी कुर्ता सुरुवाल, तेजु फेसन को कुर्ता सुरुवाल तिम्रो नातिनी बुहारी को लागि ल्याएको, कष्ट लाग्यो। यो नदी पुर्गेको कुरो सुन्दा पनि हाँसी उठेर आउँछ भने आगो। ओमनापट्टि वस्त्रालयबाट ल्याएको कपडा पनि नराम्रो हुन्छ, कहिले बल्लैले बुद्धि पुर्यायो भने कति हाँस्ने, म त हाँसेरै मर्ने भयो। विभिन्न किसिमका स्वदेशी तथा विदेशी सटिङ सुटिङ साडी कुर्ता सलवार फाइबर सिडक ब्ल्याङ्केट विवाह व्रतबन्ध एवं मौसम अनुसारका विभिन्न कपडा पाइनुका साथै कलेज तथा बोर्डिङ स्कुलका ड्रेसहरू पाइन्छ। न त मोल मोलाइको झन्झट, न ठगिने डर। ओम नवदीप वस्त्रालय रत्नगर 1 सौराहा चोक चितवन, प्रोप्राइटर हरिकुमार श्रेष्ठ, फोन नम्बर 0556 560316, मोबाइल 9855 57924। एकदम उचित दाम ओम नवदीप वस्त्रालय बेच्छ। अर्पण टाइम चेंज अहिले मध्याह्नको 12 बज्यो। यस अर्पण टाइम चेक को साथमा टाढी रत्ननगर पोलिक्लिनिक प्राली र मार्शल इम्पोरियम, सुलभ र प्रभावकारी स्वास्थ्य सेवा दिँदै आइरहेको टाढी रत्ननगर पोलिक्लिनिक प्राली एवं रत्ननगर मेडिसिन सेन्टरको विशेषज्ञ डाक्टर सेवाहरू, वरिष्ठ फिजिसियन डाक्टर सहितको दैनिक जनरल मेडिसिन, पेट, छाती, मुटु, उक्त रक्तचाप तथा मधुमेह क्लिनिक, जनरल सर्जरी तथा सामान्य शल्यक्रिय, हार्ट जोनी तथा नसारोग सेवा, नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ सेवा, छाला यौन तथा कुष्ठरोग सेवा, बालरोग सेवा, स्त्री तथा प्रसुति रोग सेवा, साथै भिडियो एक्सरे, एक्सरे, ईसीजी सेवा, 24 घंटा एम्बुलेन्स सेवा, आकस्मिक सेवा, फार्मेसी सेवा, दन्तरोग सेवा तथा वरिष्ठ हार्जोनी नसारोग ट्रमा सर्जन एवं जोर्नी प्रत्यारोपण विशेषज्ञ डाक्टर सुरेश पाण्डे द्वारा ढाड दुख्ने, ढाडको नसा च्यापिएको, खप्टिएको, हात घोडा झमझमाउने, सिल्का हान्ने, पोल्ने, जोर्नी दुख्ने, सुन्निने, घोडा खिएको, हात घोडाको हड्डी भाँचिएको, बाङ्गो टिङ्गो भएको, बाथ युरिक एसिड आदि समस्या भएका बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्न नगर मेडिसिन सेन्टर, रत्नगर 2 मेन रोड टाढी चौक चितवन, फोन 0556 560341, एम्बुलेन्स 9845 64 222। पूर्वी चितवनकै एकमात्र हिरोको आधिकारिक विक्रेता मार्शल इम्पोरियम, हिरो कम्पनीका सबै मोडलका बाइक तथा स्कुटी उपलब्ध छ। आधुनिक प्रविधिद्वारा बाइक सर्भिसिङ, बाइक एक्सचेन्ज सुविधा, किस्ताबन्दी सुविधा तथा सम्पूर्ण पार्ट सुविधाका लागि हिरो अनि मार्शल इम्पोरियम, मगनी चोक पर्सा बजार, फोन 0556 583 119, मोबाइल 9855 61979। टाढी सोरुम रत्नगर 2 मेन रोड टाढी, फोन नम्बर 0556 61057। स्टाइल, परफॉर्मेंस र माइलेज का लागि हिरो मात्र मार्शल इम्पोरियम मा। यो हो रेडियो अर्पण 104.5 मेगाहर्ज, अर्पण सबैका लागि, सधैँका लागि। अब तपाई हाम्रै बजार बकुलहरमा सर्व सुविधा सम्पन्न केएन प्लाजा, केएन प्लाजा। तपाईलाई आवश्यक सम्पूर्ण सामानको लागि बजार चाहर्नु पर्ने झन्झटलाई मुक्त गर्नका लागि सू सेन्टर, फेन्सी, इलेक्ट्रोनिक्स, कस्मेटिक, ड्राई क्लिनर्स, साइकल स्टोर्स, होटल, बुटिक, कुर्ता, साडी, गिफ्ट आइटम, पूजा सामग्री, लेडिज टेलर्स, बेबी साइकल वाकर झोलुङ्गो लगायत अन्य पसलहरू केएन प्लाजामा खुलिसकेको छ। साथमा नयाँ व्यवसाय सुरु गर्न चाहने महानुभावहरूका लागि अब केही सटर भाडामा रहेको जानकारी गराइन्छ। सुरक्षाको राम्रो प्रबन्ध प्राप्त पार्किङ, 10 फिट चौडाइको प्यासेज भएको सर्व सुविधा सम्पन्न केयन प्लाजा रत्नगर बकुल्लर, प्रोप्राइटर राज श्रेष्ठ, मोबाइल नम्बर 9845 80572 र 9850 49280। साथै हामी कहाँ हेल्थ क्लबको पनि सुविधा छ। रेडियो अर्पण 104.5 मेगाहर्ज देशकै चर्चित नेटवर्कहरूको सहकार्यमा घटना र परिस्थिति सुझाउने आवाजहरू निरन्तर गुन्जिरह्यो अर्पणमा सुनहरू। सामुदायिक सूचना नेटवर्क सिआइएन काठमाडौँ। नेपाल बाड़ी नेटवर्क काठमाडौं, उज्यालो 90 नेटवर्क काठमाडौं, रेडियो अडियो एक कान दुई कान मैदान यसमै छ मजा काठमाडौं, साथमा www.radioarpan.com बाट विश्वभर तपाईसँग। हाम्रो प्रयास तपाईलाई देशदेखि विदेशसम्म एकै ठाउँमा जोड्ने। अब तपाईसँगै हरेक पल रेडियो अर्पण 104.5 मेगाहर्ज। यो हो रेडियो अर्पण, सदैव साथमा। रेडियो अर्पण 104.5 मेगाहर्ज, अर्पण सबैका लागि, सधैँका लागि। बुबाको 84 पूजा अनि छोराको व्रतबन्ध गर्ने दिन नजिकिसक्यो। पूजा सामग्री केही बन्दोबस्त भएको छैन, कहाँ जाने होला काका? त्यो त चिन्ता लिने विषय नै होइन नि कान्छा, खैरनी चार पर्सामा कालिका पूजा सामग्री छँदैछ नि। सत्यनारायण पूजा, रुद्रे, वास्तु, विवाह, व्रतबन्ध लगायतका सम्पूर्ण धार्मिक एवं शुभ कार्यका लागि आवश्यक सामानहरू सुपथ मूल्यमा उपलब्ध छ। सम्पर्क कालिका पूजा सामग्री खैरहनीचार पर्सा, बागलुङ काली दूध डेरीको नजिकै, प्रोप्राइटर खिमानन्द सुवेदी, उर्मिला सुवेदी, मोबाइल 98454040005 र 98451848081। साबित न्यायाधीश द्वय ओम प्रकाश मिश्र र देवेन्द्र गोपाल श्रेष्ठको संसदीय सुनवाई सम्पन्न, बाँकी दुई न्यायाधीशको पनि आजै सुनवाई हुने। भारत भ्रमणको पूर्व सन्ध्यामा प्रधानमन्त्री कोइराला राजनीतिक भेटवार्तामा व्यस्त, आजै 100 दिनको प्रगति विवरण सार्वजनिक गर्ने सरकारको तयारी, एकीकृत माओवादीले आज चुनावबाट पदाधिकारी चयन गर्ने सहमतिको प्रयास जारी, संविधान सभाको उपनिर्वाचनका लागि आज 4 क्षेत्रमा उम्मेदवारी दर्ता गरिने, युक्रेनमा राष्ट्रपति निर्वाचन जारी, राष्ट्रपति पदका लागि 18 उम्मेद्वार चुनावी मैदानमा, र युरोपियन च्याम्पियन्स लिगको उपाधि रियल मड्रिडलाई, आइपिएल क्रिकेटमा आज पनि दुई खेल हुने। चितवन भ्याली प्लॉटिंग तथा हाउसिंग प्रणाली अब आकर्षक घडेरीहरुको साथमा, रत्ननगर 8 परसौनी टाड़ा गांव स्थित 3.5 बीघा में रहे प्लट रु 3 लाख देखि 20 लाख सम्ममा उपलब्ध छ। सोही प्लट में आरसीसी ढलान सहित 4 कोठा को घर पनि बिक्री में रहेको जानकारी गराइन्छ। विकास का पूर्वाधार खाने पानी, विद्युत, ढल, 6 मीटर सेतो पिच बाटो लगायत अन्य सुविधा सम्पन्न, 20 हाट देखि माटी को मोहडा भएको घडेरी खरीद गरी आफ्नो उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। साथमा भरतपुर बसन्त चौक देखि 300 मीटर भित्र रङ फ्याक्ट्री को आडैमा छुट्टै घडेरी पनि बिक्रीमा छ। चितवन भ्याली प्लटिंग तथा हाउसिंग प्राली, रत्ननगर चितवन। संपर्क का लागि राम प्रसाद पौडेल, ओम शांति, मोबाइल 98450-73-867। सर्वोच्च अदालतको स्थायी न्यायाधीश का लागि सिफारिस भएका 2 न्यायाधीशहरूको आज संसदीय सुनवाई भएको छ। संसदीय सुनवाई विशेष समितिले आज न्यायाधीश ओम प्रकाश मिश्र र देवेन्द्र गोपालसँग सुनवाई गरेको हो। अब चोलेन्द्र शमशेर जबरा र जगदीश शर्मा पौडेलको सुनवाई हुन बाँकी रहेको छ। बाँकी 2 न्यायाधीशहरूको पनि आज सुनवाई गर्ने समितिले जनाएको छ। समितिले सबै न्यायाधीशहरूको सुनवाई सकेपछि मात्रै निर्णय गर्ने जनाएको छ। पर्सि मंगलबार बेलुकासम्म सुनवाई समितिले परिषदको सिफारिसलाई अनुमोदन वा अस्वीकार गरेको पत्र पठाउनु पर्नेछ। त्यसैले सकेसम्म आज सुनवाई सक्ने तयारी गरिएको छ। तर संविधान सभा र एकीकृत नेकपा माओवादीको केन्द्रीय समिति बैठक परेकाले आज सकिने सम्भावना भने कम रहेको एक नेताले बताएका छन्। प्रधानमन्त्री सुशील कोइरालाले भोलिदेखि हुने भारत भ्रमणका बारेमा आज पनि विभिन्न दलका नेताहरूसँग परामर्श गर्नुहुने भएको छ। आजको छलफलमा उहाँले नरेन्द्र मोदीको शपथ ग्रहणमा सहभागिताका बारेमा जानकारी गराउनुहुनेछ। प्रधानमन्त्री कोइरालाले यसअघि नै मोदीको शपथ ग्रहणमा उपस्थितिका बारेमा राष्ट्रपति डाक्टर रामरण यादवसहित शीर्ष नेताहरूलाई जानकारी गराइसक्नु भएको छ। प्रधानमन्त्री कोइराला भोलि मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन नयाँ दिल्ली जाँदै हुनुहुन्छ। प्रधानमन्त्री कोइराला नेतृत्वको सरकारले आज सरकारको 100 दिनको प्रगति विवरण सार्वजनिक गर्ने तयारी गरेको भए पनि समय भने तय भई नसकेको प्रधानमन्त्री निवास स्रोतले जनाएको छ। संविधान सभाको आजको बैठकमा पनि सभासदहरूले संविधान अभिलेखन तथा निर्कुल समितिले पेश गरेको प्रतिवेदनमाथि धारणा राख्ने भएका छन्। बैठकमा अभिलेख तथा निर्कुल समितिले अघिल्लो संविधान सभाको न्याय प्रणाली समितिले तयार पारेको प्रतिवेदनमाथि छलफल हुनेछ। न्याय समितिको प्रतिवेदनमा संवैधानिक अदालत राख्ने कि नराख्ने, न्यायाधीशहरूको नियुक्ति, सुनवाई लगायत 9 विषयमा विवाद रहेको छ। आज दिउँसो 1 बस्ने बैठकमा उक्त प्रतिवेदनमा रहेका सहमति र असहमतिका बारेमा सभासदहरूले आफ्ना धारणा राख्नेछन्। एकीकृत माओवादीले पदाधिकारी, स्थायी समिति र पोलिट ब्युरोका लागि पहिलो पटक निर्वाचन गर्ने भएको छ। हिजो बसेको केन्द्रीय समिति बैठकले आज 12:30 चुनाव गर्ने निर्णय गरेको हो। बैठकले नन्दकुमार प्रसाईको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको छ। नेतृत्व चयनका लागि प्रत्यक्ष निर्वाचनको वकालत गर्दै आएको नेता बाबुराम भट्टराई पक्षले भने चुनावमा भाग नलिने जनाएको छ। तर निर्वाचन कार्यविधिमा सबै 151 जना नै उम्मेद्वार र मतदाता हुने प्रावधान भएकाले व्यक्तिगत रूपमा उम्मेद्वारी दर्ता गर्नु पर्दैन। त्यसकारण भट्टराई पक्षका नेताले उम्मेद्वारी नदिए पनि चुनिने भएका छन्। भट्टराई भने वरिष्ठ सदस्यको रूपमा केन्द्रीय समितिमा रहने उहाँका सहयोगीले जनाएका छन्। 151 जनाले 51 पोलिट ब्युरो र 51 पोलिट ब्युरोले 17 स्थायी समिति सदस्य निर्वाचित गर्नेछन्। 17 स्थायी समिति सदस्यले 8 पदाधिकारी चुन्ने प्रावधान छ। संस्थापनले विराटनगर राष्ट्रिय सम्मेलनबाट एकपक्षी ढंगले केन्द्रीय समिति बनाएको तर्क गर्दै भट्टराई पक्षले चुनावमा भाग नलिने बताएको हो। नारायण काजी श्रेष्ठ पुनः उपाध्यक्ष हुने निश्चित छ। नेता पुष्पबहादुर बोगटीलाई अर्को उपाध्यक्ष बनाए महासचिवका लागि संस्थापन पक्षभित्रै हानाथाप हुने देखिएको छ। त्यसकारण महासचिवमा बोगटीलाई चयन गर्ने सम्भावना रहेको एक नेताको भनाइ छ। नेता कृष्णबहादुर महरालाई महासचिव बनाउन अध्यक्ष पुष्पकमल दाहाल सकारात्मक भए पनि संस्थापन पक्षकै वर्षमान पुन, जनार्दन शर्मा लगायतका नेताहरू भने असहमत छन्। तीनजना सचिवका लागि पुन, रायमाझी, गिरिराजमणि पोखरेल निर्वाचित हुने सम्भावना रहेको स्रोतको दावी छ। स्थायी समितिमा दाहाल, श्रेष्ठ, बोगटी, महरा, पुन, गिरिराजमणि पोखरेल, हिस्ला एमी, हरिबोल गजुरेल, जनार्दन शर्मा, अग्नि सापकोटा, देवेन्द्र पौडेल, विश्वभक्त दुलाल लगायतका नेताहरूलाई निर्वाचित गर्ने तयारी दाहालको रहेको छ। असार 8 हुने संविधान सभा उपनिर्वाचनका लागि आज उम्मेद्वारी दर्ता हुँदैछ। मक्सिर 4 सम्पन्न संविधान सभामा दुई स्थानमा विजयी भएका उम्मेद्वारहरूले एक स्थान छाडेपछि रिक्त भएका 4 निर्वाचन क्षेत्रमा पुनः निर्वाचन हुन लागेको हो। उम्मेद्वारी दर्ता सम्बन्धित जिल्लाबाटै हुने निर्वाचन आयोगले प्रश्न पारेको छ। काठमाडौँ 2, चितवन 4, बर्दिया 1 र कैलाली 6 उपनिर्वाचन हुन लागेको हो। आज बिहान 10 बेलुका 5 उम्मेद्वारी दिने समय तोकिएको छ। नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले छाडेको काठमाडौँ 2 कङ्ग्रेसले दीपप्रकाश कुइकेल, नेकपा एमाले कृष्ण गोपाल श्रेष्ठ र एकीकृत नेकपा माओवादीले लीलामणि पोखरेललाई सिफारिस गरेका छन्। त्यस्तै कङ्ग्रेस सभापति तथा प्रधानमन्त्री सुशील कोइरालाले छाडेको चितवन 4 कङ्ग्रेसले रामकृष्ण घिमिरे, एमाले मुक्ति शर्मा र एकीकृत नेकपा माओवादीले खुशीराम पाखरिनलाई उठाउने भएको छ। त्यस्तै कङ्ग्रेस वरिष्ठ नेता शेरबहादुर देवालले छाडेको कैलाली 6 कङ्ग्रेसले पुष्करनाथ ओझा, एमाले महेश्वर पाठक र एकीकृत नेकपा माओवादीले राम समज राणालाई उम्मेद्वार बनाउने भएको छ। एमालेका उपाध्यक्ष तथा उप प्रधानमन्त्री वामदेव गौतमले छाडेको बर्दिया 1 कङ्ग्रेसले सोधे विष्ट, एमाले श्याम ढकाल र एकीकृत नेकपा माओवादीले भुवन कुमार चौधरीलाई उम्मेद्वार बनाउने भएका छन्। त्यस्तै संविधान सभामा 4 स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल सहितका अन्य साना दलले पनि 4 क्षेत्रमा उम्मेद्वारी दिने तयारी गरेका छन्। हिजोबाट काठमाडौँमा शुरू भएको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको प्रथम महाधिवेशनमा आजबाट बन्द सत्र शुरू हुँदैछ। कमलादीस्थित प्रज्ञा भवनमा हुने बन्द सत्रमा राजनैतिक तथा सांगठनिक प्रतिवेदनमाथि छलफल हुने बताइएको छ। देशभरबाट 2009 जना प्रतिनिधि सहभागी महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष कमल थापा आकांक्षी देखिनु भएको छ। महाधिवेशनले 145 सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ। सर्लाहीको बरहथावा 9 भित्री सडकमा ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा 2 बालकको मृत्यु भएको छ। बरहथावाबाट सर्लाहीकै लौखट थर्प जाँदै गरेको ना 2C6183 नम्बरको ट्र्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको J2P7697 नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो। ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार लौकट 3 विकट रायलाई रायका 2 छोरा क्रिस भनिने सुभाष रायको मृत्यु भएको प्रहरीले जनाएको छ। राष्ट्रिय खबरमा विदेश खेल खबर बाँकी नै छन्। नेपाल बाणी नेटवर्क सुन्दै गर्नुहोला। रत्नगर चितवन टाढी हंस मनोरंजन केन्द्र सब छाड़ी हंस मनोरंजन केन्द्र में एक पटक 300 जना सम्म स्विमिंग गर्न सकिने दुईवटा स्विमिंग पूल को व्यवस्था महिला तथा ग्रुप में आउने हरुका लागि छुट्टै स्विमिंग पूल को व्यवस्था बेबी स्विमिंग पूल लकर सुविधा स्विमिंग गर्दै खान सकिने व्यवस्था विवाह व्रत बन्ध बर्थडे पार्टी मीटिंग तथा 2000 जना अट्न सक्ने क्षमता सहित को कन्फरेंस हल तथा स्विमिंग पूल क्षेत्र को सुविधा विशेष सांगीतिक कार्यक्रम को लागि क्लोज र ओपन स्टेज को व्यवस्था कैलाश पर्वत कलात्मक ढुंगे धारा चिल्ड्रेन पार्क म्यूजिकल सावर डांस रेस्टुरेंट साथ में पर्याप्त पार्किंग को सुविधा चितवन घूमने आया पर्यटक लंच या डिनर सहित को विशेष पैकेज आज को आधुनिक युग में सबले स्विमिंग जानने पर्द भन्यता राख्ते स्विमिंग टेनिक को व्यवस्था होटल गंगोत्री हाईवे में आरामदायी लॉजिंग को व्यवस्था साथ ही 3 महीना देखि 1 वर्ष सम्म सदस्यता लिखा स्विमिंग एवं रेस्टुरेंट में 15% छूट को व्यवस्था संपर्क हमस मनोरंजन केन्द्र रत्नगर टाड़ी फोन 056-568-538 मोबाइल 98-550-6640 र 98-029-56-045 वेबसाइट www.hmkchitaun.com मनोरंजन केन्द्र चाहे हाम्रो ठाउँमा मनोरंजन का लागि सुनो हजुर विश्रामपछि स्वागत छ अघि विदेशका प्रसङ्ग लामो समयको राजनैतिक संक्रमणपछि युक्रेनमा आज राष्ट्रपति निर्वाचन भइरहेको छ युक्रेनको इतिहासमै सबैभन्दा महत्वपूर्ण मानिएको आजको निर्वाचनमा 18 जनाले उम्मेदवारी दिएका छन् पूर्वी युक्रेनमा रुस समर्थक र युक्रेनी सेनाबीच लडाईँ चलिरहेका बेला भएको राष्ट्रपति निर्वाचनलाई महत्वका साथ हेरिएको छ यस निर्वाचनले युक्रेनलाई एकताबद्ध बनाउन मद्दत पुग्ने अधिकारीहरूको भनाइ छ बेल्जियमको राजधानी ब्रसेल्समा रहेको यहुदी संग्रहालयमा एक बन्दुकधारीले अन्धाधुन्दा गोली प्रहार गरी 4 जनाको हत्या गरेका छन् ब्रसेल्सका मेयर बान मेयरले गोलीबारीमा 3 पुरुष र 1 महिलाको मृत्यु भएको बताएका छन् घटनामा केही व्यक्ति गम्भीर घाइते भएका छन् स्थानीय सञ्चार माध्यमहरूका अनुसार कारमा आएका हमलाकारीले गोली प्रहारपछि पुनः कार चढेर फरार भएका थिए बेल्जियममा करिब 42,000 यहुदीहरूको बसोबास रहेको छ तीमध्ये धेरैजसो राजधानी ब्रसेल्समा बस्ने गर्दछन् त्यहाँका मेयर वानले यो घटना संयोग मात्र नभएको दावी गरेका छन् अब खेलकुदका प्रसङ्ग रियल मड्रिडले 10औं पटक युरोपियन च्याम्पियन बनेको छ गैराती भएको फाइनलमा घरेलु प्रतिद्वन्दी एथलेटिको मड्रिडलाई 4-1 गोल अन्तरले पराजित गर्दै रियलले उपाधि उचालेको हो पोर्चुगलको राजधानी लेस्बनमा भएको खेलमा अग्रता भने एथलेटिको मड्रिडले लिएको थियो तर अन्तिम केही मिनट जोगाउन नसक्दा एथलेटिको मड्रिडले च्याम्पियन बन्ने मौका गुमायो एथलेटिकोले 36औं मिनटमा डिएगो गोडिनको गोलबाट अग्रता लिएको थियो उनले रियलका गोलरक्षक कासिलासको गल्तीको फाइदा उठाउँदै गोल गरेका थिए तर खेलको 90औं मिनटमा सर्जियो रामोसले रियलका लागि बराबरी गोल फर्काए निर्धारित समयको खेल 1-1 बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो 110औं मिनटमा ग्यारेथ बेलले गोल गर्दै टोलीलाई अग्रता दिलाए भने 118औं मिनटमा मार्सोलोले गोल गरे खेलको अन्तिम मिनटमा क्रिस्टियानो रोनाल्डोले गोल गरेपछि रियल मड्रिड 10औं पटक च्याम्पियन बन्यो र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट अन्तर्गत आज पनि 2 खेल हुने भएका छन् नेपाली समयअनुसार दिउँसो 4:15 सुरु हुने खेलमा प्लेअफमा पुगिसकेको किङ्स 11 पन्जाब र प्रतियोगिताबाट बाहिरिसकेको दिल्ली डियर डेभिड बीच प्रतिस्पर्धा हुनेछ पन्जाबलाई जर्ज बेलीले सम्हाल्दा दिल्लीको नेतृत्व केविन पिटरसनले सम्हाल्नेछन् 13 खेलबाट 20 अङ्क जोडेको पन्जाब शीर्ष स्थानमा छ भने समान खेलबाट 4 अङ्क जोडेको दिल्ली पुछारमा रहेको छ त्यस्तै आजै हुने दोस्रो खेलमा प्लेअफमा पुग्ने टिमको टुङ्गो लाग्नेछ राति 7:30 सुरु हुने खेलमा राजस्थान रोयल्स र मुम्बई इन्डियन्स बीच प्रतिस्पर्धा हुनेछ 13 खेलबाट राजस्थानले 14 अङ्क जोडेको छ भने समान खेलबाट मुम्बईको 12 अङ्क भएको छ गैराती सम्पन्न खेलमा सनराइजर्स हैदराबादलाई 4 विकेटले पराजित गर्दै कोलकाता नाइट राइडर्स दोस्रो स्थानमा उक्लिएको छ हैदराबादले दिएको 161 रनको विजय लक्ष्य कोलकाताले 14.2 ओभरमा 6 विकेट गुमाएर भेटायो युसुफ पठानले आक्रमक ब्याटिङ गर्दै 72 रन बनाएपछि कोलकाता दोस्रो स्थानमा उक्लिएको हो। राष्ट्रिय खबरको अन्त्यमा मूल खबरका शीर्षकहरू पुनः एकपटक। प्रस्तावित न्यायाधीश दुई ओम प्रकाश मिश्र र देवेन्द्र गोपाल श्रेष्ठको संसदीय सुनवाई सम्पन्न, बाँकी दुई न्यायाधीशको पनि आज सुनवाई हुने। भारत भ्रमणको पूर्व सन्ध्यामा प्रधानमन्त्री कोइराला राजनैतिक भेटवार्तामा सक्रिय, आजै 100 दिनको प्रगति विवरण सार्वजनिक गर्ने सरकारको तयारी। एकीकृत नेकपा माओवादीले आज चुनावबाट पदाधिकारी चयन गर्ने सहमतिको प्रयास जारी। संविधान सभाको उपनिर्वाचनका लागि आज चारवटै क्षेत्रमा उम्मेदवारी दर्ता गरिने। युक्रेनमा राष्ट्रपति निर्वाचन जारी, राष्ट्रपति पदका लागि 18 जना उम्मेद्वार चुनावी मैदानमा। र युरोपियन च्याम्पियन्स लिगको उपाधि रियल मड्रिडलाई, आइपिएल क्रिकेटमा आज पनि दुई खेल हुने। हौस् त नेपाल बाणी नेटवर्कको मध्याह बाह्र बजेको राष्ट्रिय खबर सकियो। मोती र रविन्द्र बिदा भयौ, नमस्कार। रेडियो अर्पण 104.5 MHz। छोरा कस्तो लाग्यो त हुनेवाला बुहारी? हुनेवाला बुहारी त साह्रै राम्री छिन्, अनि यो घरको डेकोरेसन झनै राम्रो। बरु बुबा, हुनेवाला सम्धीसँग सोध्नुहोस् न, यी सबै मार्बल टाइल्स अनि सेनेटरिजका सामानहरू कहाँबाट ल्याएको, अनि यो डेकोरेसन कसले गरेको? हाम्रो घरमा पनि त्यहीँबाट ल्याउनु पर्यो क्या? अनि त म पनि खुसी, तपाईँकी बुहारी पनि खुसी। ए, यी सामानहरू अनि यो डेकोरेसन सबै हाकिमचोकको भर्थुर मिनी मार्केटमा रहेको पूजा इन्टरप्राइजेसको कमाल हो। म त सन्तुष्ट छु पूजा इन्टरप्राइजेसको सेवाबाट। हजुर, हामी कहाँ ब्रान्डेड मार्बल, ग्रेनाइट टाइल्स, रङ्गोली, सेनेटरीका सामानहरू, ब्रान्डेड कमोड, प्यानहरूका साथै जिप्सन, अल्मुनियमका झ्याल ढोका, कार्लिस बुट्टा, वाल पुटिङ, पेरिस पुटिङ, सम्पूर्ण कामको लागि मिस्त्रीको सुविधा साथै आकर्षक रूपमा होम डेकोरेसन समेत गरिन्छ। सम्पर्क पूजा इन्टरप्राइजेस मुख्य कार्यालय हाकिमचोक भरतपुर मिनी मार्केट अगाडि। फोन 0656135513, मोबाइल 98550064718। पुनश्च हामी कहाँ स्लोप टपको लागि आकर्षक झिङ्गटे खपडा पनि पाइन्छ। 5 लाखसम्म छुटमा जापान जाने सुवर्ण अवसर। जापान तथा जर्मनीमा स्कलरसिप भिजामा अध्ययन गर्न जान चाहने विद्यार्थीहरूलाई सेन्ट्रल कलेजको विशेष सूचना। यदि तपाईँ जापान तथा जर्मनीका विभिन्न कलेज तथा विश्वविद्यालयहरूमा छात्रवृत्ति कोटामा अध्ययन गर्न जान चाहनुहुन्छ भने यही ज्येष्ठ 10 गते हुन गइरहेको छनौट परीक्षा तथा इन्टरभ्यूमा सहभागी भई 5 लाखसम्म छुट प्राप्त गर्नुहोस्। छनौट परीक्षा तथा इन्टरभ्यूको लागि जापान तथा जर्मनीका विभिन्न कलेज तथा विश्वविद्यालयहरूबाट आधिकारिक प्रतिनिधिहरू समेत उपस्थित हुने र हाल जापानिज तथा जर्मन भाषा अध्ययन गरिरहेका गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई प्राथमिकता दिइने हुँदा सहभागी भई मौकाको फाइदा उठाउनुहोस्। साथै जर्मनीको लागि औपियर भिजा पनि खुलेको छ। सम्पर्क सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्राली शहीद चोक। फोन 0556-572-260, 98450-67-686, 98-41-1939-01। बुबाको 84 पूजा अनि छोराको व्रतबन्ध गर्ने दिन नजिकिसक्यो। पूजा सामग्री केही बन्दोबस्त भएको छैन, कहाँ जाने होला काका? त्यो त चिन्ता लिने विषय नै होइन नि कान्छा, खैरेनी चार पर्सामा कालीका पूजा सामग्री छँदैछ नि। सत्यनारायण पूजा, रुद्रे, वास्तु विवाह, व्रतबन्ध लगायतका सम्पूर्ण धार्मिक एवं शुभ कार्यका लागि आवश्यक सामानहरू सुपथ मूल्यमा उपलब्ध छ। सम्पर्क कालिका पूजा सामग्री खैरहनीचार पर्सा, बागलुङ काली दूध डेरीको नजिकै। प्रोप्राइटर खिमानन्द सुवेदी, उर्मिला सुवेदी। मोबाइल 98454-40005 र 98451-4481। पूर्वी चितवनकै एकमात्र हिरोको आधिकारिक विक्रेता मार्शल इम्पोरियम। मार्शल इम्पोरियम, लाखौंको सपना बाइक चढ्ने हुन्छ, हिरो बाइक किन्ने चाहना मार्शल इम्पोरियममा पूरा हुन्छ। हजुर, हामी कहाँ हिरो कम्पनीका सबै मोडलका बाइक तथा पेजर स्कुटी नगद तथा किस्तामा बिक्री भइरहेको छ। त्यति मात्र कहाँ हो र, आधुनिक प्रविधिद्वारा बाइकहरूको सर्भिसिङ गरिन्छ, साथै स्पेयर, जेन्युइन पार्ट, सेल्स एन्ड सेफ्टीका लागि हिरो अनि मार्शल इम्पोरियम। र तपाईँ बाइक एक्सचेन्ज गर्ने सोचाइमा हुनुहुन्छ भने पनि मार्शल इम्पोरियमलाई सम्झन सक्नुहुनेछ। पुनश्च नयाँ वर्ष स्किम अन्तर्गत हिरो कम्पनीको बाइकहरूको खरिदमा हात खाली नजाने गरी ₹5,000 देखि ₹1,00,000 नगद उपहारको व्यवस्था छ। सम्पर्क हिरोको आधिकारिक विक्रेता मार्शल इम्पोरियम, मगनी चोक पर्सा बजार। फोन 0556-83-199, मोबाइल 98550-61-999। टाढी सोरुम, रत्नगर 2 मेन रोड टाढी बजार। फोन नम्बर 0556-561-57, मोबाइल 98550-61-999। स्टाइल, परफॉर्मेंस र माइलेज का लागि हिरो अब मात्र मार्शल इम्पोरियम मा।

तारे ये नदिया पवन घटारे मिट जाएगा सारा जहारे बस प्यार रहेगा यहाँ रे